जीवन पनि कस्तो रहेछ, फुलेर पनि झर्नु पर्ने, मान्छेको जीवन पनि कस्तो रहेछ, जन्मेर पनि मर्नु पर्ने। फुल टिप्नु सुगन्ध हेरेर, रङ हेरेर होइन, साथी बनाउनु चरित्र हेरेर, अनुहार हेरेर होइन। दाङको सिसनियामा रहेको सर्वोदय उच्च माविको साथीले हाम्रो कार्यक्रमको स्तम्भ जीवन भोगाईका लागि पठाउनु भएको कविता कस्तो राम्रो छ है मनोज। हो नि सविता, र सिसनियाको साथी यति राम्रो रचना हामीलाई पठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ है। मनोज, हामीले केही समय यता दामको साथीले पठाउनु भएको विभिन्न कविता गजल कार्यक्रममा समावेश गरिरहेका छौँ, र त्यो किन थाहा छ साथी? हामी केही समय पहिले दामको सिसनियामा रहेको सर्वोदय स्कुलमा गएका थियौँ। साथीसँग मनका कुरा मार्फत तपाईँका जीवन भोकाएका कुराहरू प्रसारण गर्न चाहन्छौ, केही छ भने लेख्नु भए हुन्छ भनेको मात्र के थियो नि। त्यहाँको साथीहरू त यति धेरै उत्साहित हुनुभयो नि मनोज। ए हो र सविता। हो नि मनोज, एउटा ठुलो कक्षा कोठामा नहटेर हामीले उहाँहरूलाई छुट्टा छुट्टै दुईवटा ठुलो कक्षा कोठामा राखेका थियौँ। कति धेरै आउनु भएको थियो नि। ए हो र, अनि के भयो त? अनि के हुनु नि मनोज, सुरुमा त अलि अलमल अलमल गरे जस्तो गर्नुभयो, अनि पछि त सबैजना हल्ला खल्ला गर्दै भट्टाभट आफ्नो कुरा लेख्दै दिँदै गर्नुभयो कि, क्या रमाइलो लाग्यो मलाई त। अझ थाहा छ मनोज, कतिजनाले त एउटा लेखेर अर्को दुई तिनवटा पनि लेख्न पाइन्छ भनेर सोध्दै हुनुहुन्थ्यो भने। ए हो र सविता, अनि मलाई पनि अहिले पाल्लै पाल्लो साथीको रचनालाई कार्यक्रममा समावेश गर्न पाउँदा एकदमै रमाइलो अनि खुसी पनि लागिरहेको छ के। हो नि मनोज, अब दामको साथीले जस्तै तपाईँ पनि यस्तै यस्तै रचनाहरू कार्यक्रम साथीसँग मनका कुरामा पठाउन चाहनुहुन्छ भने अहिले नै फटाफट लेख्न थालिहाल्नुहोस् है। हामी तपाईँको रचना कार्यक्रम मार्फत प्रसारण गर्न एकदमै आतुर छौँ है साथी। र साथी, तपाईँले कसरी आफ्नो रचनाहरू पठाउने होला भनेर सोच्दै हुनुहुन्छ भने सुन्नुहोस् है त यो रेडियो सन्देश, मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। लै त साथी, तपाईँ आफ्नो जीवन भोगाएका क्रममा घटेका घटनाहरू हामीलाई कथा, कविता, गीत, गजल तपाईँलाई जसरी लेख्न सजिलो हुन्छ त्यसरी लेखेर पठाउनु होला भन्दै तपाईँ कि प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको 832 भागमा तपाईँसँग रमाइलो कुराकानी गर्न आइसकेको छु म तपाईँकी हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता। सविता सँगसँगै स्वागत गर्न, तपाईँसँग मिठा मिठा रमाइलो गफ गर्न म पनि आइसकेको छु है साथी। म तपाईँकै बिन्दास अनि झ्याप्पको बल पालेको साथी मनोज, र मेरो तर्फबाट पनि तपाईँलाई धेरै धेरै धेरै स्वागत छ है साथी। साथी, मनोजको मिठा मिठा र रमाइलो कुराकानी सुन्दै गरौँला, बरु त्योभन्दा पहिले चाहिँ आजको कथा पो सुन्ने हो कि? पक्कै पनि सुन्ने हो नि सविता। ल साथी, बरु तपाईँ म अनि सविता मिलेर सधैँ चाहिँ जाउँ है त डाँडा खर्कतिर त्यहाँको साथीलाई भेट्न। लहर गने, आज त म पनि रुख रोप्छु, हेर्दै झकास सही छैन त मैले ल्याएको बिरुवा? ओहो, दामी छ नि दामी, एकदमै सही छ ल। तर तैँले नर्सरीबाट चोरी ल्याएको त होइन नि, रुममाल भएर हाँपिर क्या? तैँ जस्तो भन्ठानीको होला नि मलाई उल्फट्याङ काम गर्ने, मैले त पैसा तिरेर राम्रो खालको बिरुवा छानेर ल्याएको हो। तैँले राम्रो बिरुवा ल्याए पनि नल्याए पनि मैले नि पहिला मेरो बिमेली मायाको लागि रोपेको रुख जति त राम्रो पट्टाकै हुँदैन हेर, रुममाल धोएर मैले ठोक्वा गर्छु कि ल। उफ उफ उफ, हेर न यसको चाहिँ कुरै बढी क्या अब। हो त, तर दाजु बिर्की, मैले बिमेलीको नाममा रोपेको त्यो रुख चाहिँ नि अहिले त कात्रो ठुलो भइसक्यो नि रुममाल धोएर। आज त्यो रुख झारीमा बसेर कस्तो मजाले चिसो हावा खाँदै मैले र बिमेलीले नि कति मिठो मिठो गफ गरेको भने नि रुममाल धोएर। भइगयो नि त, कसलाई सुनाएको तैँले? तँलाई सुनाएको नि बिर्गे, तँलाई रुममाल धोएर। अब तेरो त गर्लफ्रेन्ड भए पो थापा छ त, रुममाल धोएर जहिले नि एक्लै क्या दादा, कति हाँस्ने क्या अब। ल ल भयो ला, फेरि कि नारी छ नि बिर्गे, तापनि यसो कहिले कहीँ माया विरुद्धको कुरा सुनेर रेज हु भनेको कि। तर हेर, मलाई त मेरो मायालुको चौधरी नि यो सिङ्गो संसारमा सबैभन्दा मनपर्ने ठाउँ हो नि, यति आनन्द आउँछ नि मलाई त। कति न हेर न, गफै बढी यसको। ल ल, मलाई रुख रोप्न दे, अनि अर्को वर्ष मेरो रुखको छारीमा चौतारी बनाएर हाम्रो क्लबको मिटिङ गरौँला त्यहाँ। त्यही भएर मैले त एकै वर्षमा हलक्कै बढ्ने बिरुवा लिएर आएको हो, बुझिस्। लालाएर यसले कति हाँसो छ भने नि, रुमाल धोएर क्लबको मिटिङ रे, हामीले कस्तो नाचेनी कुरा गरेको भने नि यसले। ओहो, म त मारे भाउ मारे लो, रुमाल धोएर आफ्नो गर्लफ्रेन्ड ल्याएर चाट्ट सितेर राखेर रोमान्टिक गफ गर्छु भन्नु त कहाँ हो कहाँ हो, मिटिङ पो राखेँ नि। मिटिङको लागि त हाम्रो क्लबको घर नभएको हो र। ए गने, मेरो गर्लफ्रेन्ड छैन भनेर तर थाहा छँदैछ नि। फेरि गर्मीको बेलामा चौतारीमा बसेर शीतल हावा खाँदै मिटिङ गर्नुको त छुट्टै रमाइलो हुन्छ नि। लाला अब जे सुकै गर, तर नि बुझिस बिर्गी, मेरी मायालुको चौतारीमा त हामी एक प्रेम जोडी बाँचेर माया पिरुदीका कुरा गरेर बाँच्ने हो रुमाल भएर। ल ल ल भयो, पुग्यो, बढी नखरा त, यो बिरुवा रोप्छु म छट। लाला रुमाल द्वारा अब यो डाँडा माथि पनि आइपुग्यो हामी, तर भन्दैको छु है मैले चाहिँ, मेरो अनि मेरो मनी मित्रको रुख भन्दा अगाडि रोप्न पाउँदैन जस्तैले। लाला कति कसकस गर्छ के त पनि, ए जा बरु उता मायालुको चौतारीतिर जा। लाला यतासँग गफ लडाउनु मलाई पनि रार छैन कि। ल बरु हेर, मेरो मायालुको नाममा रोपेको रुख छ नि, लौ अनि मेरो मायालुको नाममा रुख रोपेको कहाँ त कहाँ भयो, मेरो मेरो मायालुको नाममा रुख कहाँ काट्यो भने भने। अनि किन त्यसरी हातेर दौडेको, ल कोही कोही मेरो रुख ओ बिर्के, हेर न मेरो रुख त कसले काटिदिएछ भने रुमाल धोएर। ल ल हेर न, ठुटा मात्र भागिछ भने कसले काटिदिएछ कि। ल कसले चाहिँ काटेर लगेछ, होइन कि अर्कै ठाउँमा रोपेको होला, तैँले हेर्दा राम्ररी कस्तो कुरा गरेको तैँले, मैले यही रोपेको हो नि, अस्ति भर्खर मात्र म र मेरो मायालु गाफ गरेर गएको, अनि दुई दिनमा रुख कसरी सार्छ। कसले चाहिँ काटेछ र मेरो प्यारो रुख, मेरो बिमारीको लागि रोपेको कति राम्रो रुख, हेर्दा कुनै मन नभएको पापीले काटिदिएछ कि, झन् अझै कति ठुलो हुनु बाँकी थियो, एकचोटि भेट्न मात्र थिएन यो रुख काट्नलाई त मैले नि, म त म छुट्टै छोड्दिनँ नि रुमाल धोएर, बाँकी नै राखिदिएँ नि म त्यसलाई। ए नर न भने, मेरै रुख पाएको थियो त्यसले, फेरि यत्रो अरू अर्को रुख देखेन त्यसले, त्यसलाई त मैले जानेको छु कि। ए नर न भने, हेर जे हुनु भइहाल्यो, अब कसले काटेको भनेर चाहिँ पत्ता लगाउनु पर्यो, यसरी जथाभावी रुख काट्न त पाइँदैन नि, जसले गरेको हो त्यसलाई सजाय त दिनै पर्छ। त्यसलाई त म नपिटी छोड्दिनँ, हेर राख्न रुमाल धोएर मलाई काम त रिस उठेको छ। ओए ओए, ऊ त्यो शर्मिला रहेछ नि, हेर त यहाँ सधैँ बाख्रा चराउन आइरहेकी हुन्छ, न त्यसलाई थाहा छ कि सोध्ने हो। अनि अनि है शर्मिला, ए शर्मिला यहाँ आइज त एकचोटि रुमाल धोएर। किन गने दाइ, के भयो यता के, अनि दुई दिन अगाडिसम्म मैले रोपेको रुख केही भएको थिएन, आज हेर्न आउँछु त यहाँ रुखको ठुडा मात्र बाँकी रहेछ, होइन कसले काटेर लाग्यो तँलाई थाहा छ कि। ए अँ, यो रुख त हिजै काटेर लगिसकेको थियो, अब कसले चाहिँ थाहा भएन, तर रातितिर काटेको हुनुपर्छ दाइ, हिजो दिउँसोसम्म त म यहीँ बाख्रा चराउँदै थिएँ, त्यो बेला त यहीँ थियो त रुख। ओहो, यो त पक्कै काठ तस्करहरूकै काम होला जस्तो छ। तर तस्करहरू भए त एउटै मात्र रुख किन लान्थे र दाइ, त्यो पनि वन बाहिरको, कसले लग्यो होला त। त्यसो भए पक्कै केही अर्कै कुरा होला, बरु हिँड जाउँ, ओ रिपोर्ट गरौँ। हुन्छ हुन्छ, कता रिपोर्ट गर्ने लु भन्दा, निड गाइहालौँ अहिले रुमाल गएर, अनि मैले जानेको छु हेर न के गर्नुपर्छ भनेर। अस्ति भर्खरै हाम्रो गाउँपालिकाकै नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ नि, ओ त्यहीँ जाउँ यिनलाई। त्यसो भए के उभिरहे त, गाइहालौँ रुमाल गएर, लु हिँड्ता लु अहिले जाने, लु अहिले हिँड, मेरो रुख काट्ने दुष्टहरूलाई त नि म कहाँ छोड्छु र। ए ए ए घने, ए ए पख्न, ए अहिले हाम्रो पालो आएपछि बस्छ यहाँ पालो कुर्दैन, मेरो यस्तो प्यारो रुख काटेर लागिरहेको बेलामा हेमाल कति रिस उठेको छ? गएर कुरा गरिहाल्नु यो रुममा गएर कुरा गर्ने हो तर पहिले रिस त कम गर। यसरी रिसले त तेरो रुख फर्किँदैन नि। के रे के रे अनि के घुसी हुनु कस्तो कुरो गर्छ यो त रुममा गएर ल यही हेर्दा अध्यक्षको कोठा अँ ए यहीँ लेखेको छ त ल जाउँ जाम भित्र जाउँ। होइन हौ अध्यक्षज्यू के हो यस्तो त भोट माग्न आउँदा हामीलाई म गाउँको पञ्चाङ्गल संरक्षण गर्छु भनेर भन्नुभएको थियो खुब अनि के हो संरक्षण गर्नु भएको यही हो निर्वाचित भएपछि त ती कुराहरू फ्याक्कै बिर्सिनु भयो क्या रुममा गएर ल ल ल ल ल ल होइन के हो यस्तो यो के भयो घने भाइ ए बिर्के भाइ तपाईँ पनि के भयो घने ए घने अलि शान्त भएर त बोल। मेरो मायालुको नाममा रोपेको रुख काटेर लागेको छ अरूले अनि कस्तो माया गरेर रोपेको रुख रातारात काटेर लागेपछि कसरी शान्त हुनु भन् त तँलाई रुममा गएर मलाई यहाँ कति ठुलो दुःख पारेको छ। हेत्तेरिका होइन भएको चाहिँ के हो अलि शान्त भएर भन्नुहोस् न यसरी रिसाएर त कहाँ हुन्छ। अब तपाईँले राम्ररी भन्नुभयो भने पो हामीले केही गर्न सक्छौँ नि के भयो होला राम्ररी भन्नुहोस् त। ल ल अध्यक्षज्यू मैले चाहिँ नि त्यो पोहोर साल मात्रै रोपेको रुख मैले मेरो बिम्बलीको लागि भनेर माया गरेर रोपेको रुख रातारात काटेर लाग्यो कि अरूले अनि यसको बारेमा चाहिँ तपाईँले केही न केही गर्नै पर्छ रुममा गएर। अनि हामीलाई लागेको चाहिँ कतै काठ तस्करी त भइरहेको छैन भनेर यता खबर गर्न अनि सहयोग माग्न आएका हौ। अनि त्यो चोर तस्करीहरूले सजाय नपाएसम्म नि म त चुप लाग्दै लाग्दिनँ रुममा गएर। ओहो तपाईँले एकदम सही काम गर्नुभयो मलाई तुरुन्त जानकारी गराएर यसलाई त म तुरुन्त रोक लगाइहाल्छु। हो हो अब त्यही भनेको हामीले पनि रुममा गएर आज मेरो रुख गयो भोलि अरू कुन जान्छ नि त। त्यही त त्यहाँ हाम्रो क्लबका साथीहरूले र गाउँका कतिजनाले रुख रोपेका छन् त्यसैले यसलाई त तुरुन्त रोक लगाइहाल्नु पर्यो। हो हेर्नुहोस् सबैभन्दा पहिला त तपाईँले रोप्नु भएको रुख काटेर यसरी तस्करी भएकोमा म क्षमा चाहन्छु र दुःख पनि व्यक्त गर्छु। यो साह्रै नराम्रो भयो र हामी अब छिटोभन्दा छिटो यो कुराको चाहिँ वन कार्यालयमा गएर तुरुन्त उजुरी दिइहाल्छौँ आजै नै खबर गरिहाल्छौँ अनि त्यहाँबाट खबर आउनसाथ तपाईँहरूलाई जानकारी दिइहाल्छौँ। ए भइहाल्छ नि उसो होइन तर समात्नु चाहिँ कहिलेसम्म समात्नु हुन्छ नि तपाईँले ती दोषीहरूलाई भन्नु त रुममा गएर। अमेरिका पहिला उता वन कार्यालयमा उजुरी त दिनु पर्यो नि अब हामी सक्दो कोसिस त गरिहाल्छौँ नि अनि हुन त फेरि सबै कुरा नयाँ नयाँ नै छ पनि है अब हामीले मात्रै सबैतिर ध्यान दिन पनि सक्दैनौँ त्यसैले हामीलाई तपाईँहरूको साथ र सहयोग पनि धेरै आवश्यक हुन्छ है। हस् भइहाल्छ नि हामी हाम्रो तर्फबाट सक्दो प्रयास गर्छौँ नै र तपाईँहरूले पनि केही जानकारी पाउनुभयो भने हामीलाई भन्न चाहिँ आइहाल्नु है। तपाईँहरू पनि आफ्नो तर्फबाट चाहिँ आँखा चारैतिर राख्नु पर्यो नि झन् युवा क्लबको भन्नुभएको छ हामी त मिलेर काम गर्नुपर्छ। हस् त यसरी रिपोर्ट गर्न आउनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। ए हस् त हामी लाग्छौँ त्यसपछि अहिले हस् त हस् आउँदै गर्नुहोस् है। ओ बिर्गी होइन यो अध्यक्षज्यूले तस्करहरूलाई समात्न अलिक टाइम लाग्छ भन्नुभयो त रुममा धोएर त्यति टाइममा त मेरो मानी मित्रले रोपेको रुख पनि काटेर लाग्न बेर छैन हौ यिनीहरूले त रुममा धोएर। हुन त हो तर हामी के नै गर्न सक्छौँ र उहाँले पनि भनिहाल्नु भयो अनि हामी पनि खोज्दै गरौँला यताउति अलिकति छानबिन त गर्न सकिहालिन्छ नि फेरि हेर त्यसरी रातारात तस्करहरूलाई समात्न सजिलो पनि त छैन नि। होइन हामीले त समातेको थियौँ नि त अनि पोहोर साल दसैँमा चोरहरूलाई समातेको होइन रुममा धोएर होइन तँलाई याद छैन। हुन त हो याद छ तर सधैँ गर्न सकिन्छ भनेर कहाँ हुन्छ र लु आइडिया बुझिस। आत्ता लामखुट्टेले पो टोकिदो आवाज ननिकाल्न गने अनि लामखुट्टेले टोकेको थियो अनि मैले के गरौँ भन् त यो लामो लामो घाँसमा लुकेर बसेर टोक्या टोकी गर्छ कि रुममा धोएर। हेर यति रात यहाँ जङ्गलमा आएर जासुसी गर्ने आइडिया तेरै हो अझ आफैले बेसी आवाज निकालेर ती तस्करहरूले सुन्यो भने हामी कसरी समाते तिनीहरूलाई। ल ल भयो अनि कता लुक्ने हो रुममा धोएर भन् त। अब यतै कतै रुख पछाडि लुक्ने नि यहाँ रुखहरू पनि राम्रो छ त्यसैले पक्कै तिनीहरू यतै आउँछन् होला बुझिस। त्यसो भाइ मेरो रुखको पनि काठ त काति खात्र दियो होला है रुममा धोएर तिनीहरूलाई देख्न त मात्र दे बिर्गी म यस्तो पाचार छु कि। होइन भने त जोसमा आएर होस् नगुमान कति धेरै मान्छे ग्रुपै आउँछन् होला फेरि हामीलाई केही भयो भने आज हामी हेर्न मात्र आएका हौ बुझिस। ला ला ओए घने ओए आवाज सुनिस् आ तिनीहरू नै होला है। अँ हेर त, टर्च लाइट बाल्दै आइरहेका छन् तिनीहरू। ल ल ओ रुख्छ रुख्छ, चुप लाग है। ला ला ला, केही हुँदैन कि, कस्तो टेन्सन लिन्छ कि तँ पनि। तर होइन यार, एकजना मात्रै जस्तो पो छ त। अच्छा, होइन तँ त के लाग्यो होइन र भनेको हो नि त। ओहो ल्याएर, यो तिलक पो यस्तो काम गर्दै हिँड्दो रहेछ, साँच्चै कामै नलाग्ने भएछ यार यो मान्छे। त्यही त रुमाल धोएर आज नि मात्र हाम्रो झगडा गरायो, त्यसलाई त छोड्नु भएन बुझिस्, रुमाल धोएर। यतै आउँदैछ त्यो, चुप्प लागेर बस है एकछिन। होइन कुन चाहिँ रुख ढाल्न लाग्यो यसले? ल ल ल ल, यसले त मनीको रुख पो ढाल्न लाग्यो त। यो तिलकीले त गर्नु गर्नु अब त मलाई छुट्दिन रुमाल धोएर। मेरो बिमारीको लागि रोपेको रुख काट्ने त के गरेको मेरो रुखले तपाईँ? आज आएर मानेको रुख काट्न लागि त तिलके खत्तम भइस है तँलाई, तँलाई त ल अब त हामी छोड्दैन नि रुम्मा होइन भयो भयो भयो छोड्दे नहान अब नहान अब नहान होइन म छाड्दिनँ, म त रिजु रोएको छु मेरो रुख काट्नेहरूले होइन भयो भयो भयो भयो छोड्दे छोड्दे होइन के हो यस्तो यो तिलक है, लाज लाग्दैन तँलाई? त्यही त तैँले गर्नु खोजेको चाहिँ के हो, यति राम्रो क्लबको सदस्य भएर अनि एक जिम्मेवार व्यक्ति भएर आफ्नै क्लबको साथीहरूले रोकेको रुख काट्न लाज लाग्दैन तँलाई? त्यही त भनेको मेरो त्यस्तो प्यार रुख, आज आज मेरो मानी मित्रको पनि रुख काट्न लागि थाले होइन? किन किन गरिस् भन्, किन किन यस्तो गरिस्? सब तिमीहरूले गर्दा त हो नि लयर, कस्तो फाटा के यो तिलक त, रुख काट्ने आफै अनि दोष हामीलाई गेलाइदियो नि त। लाज त पटक्कै छैन है, त्यही त हामीलाई पो उल्टो दोष लाउँदो रहेछ। तँ तँ बिर्खे, तँ तँ क्लबको अध्यक्ष भएर खुब ठुल्ठुलो कुरा गर्छस् है, म हुनुपर्ने हो कि अध्यक्ष त? के रे के रे, ल हेर यसको कुरा, रुमाल धोएर आज रुख पनि काट्ने, मेरो रुख काट्ने, आज बाढी बाढी बोल्ने हो रुमाल धोएर, यसलाई त बुझिस बिर्के अनि ठोक्ने बस्छ अनि के त। तँसँग बदला लिन्थ्यो नि त, अस्ति पनि सब कुरा बिगारिदियो, तैँले यो बिर्खेलाई पनि कुटिनस्, म अध्यक्ष हुनु पाइनँ, क्लबमा पनि तिमीहरूकै मात्र हुकुम चल्ने रे, अनि मेरो रुखले चाहिँ तिम्रो के बिगारेको थियो अब भन्दा? मलाई एकदम रिस उठिरहेको थियो नि, अनि मैले तैँले रोपेको रुख देखेँ अनि काटिदिएँ, तिमीहरू सबसँग एक एक गरेर बदला लिन्छु, रोक्न बुझिस् तिमीहरूले? ठुक्क, कस्तो लाज नलागेको के तँलाई, त्यस्तो जाब कुरामा यस्तो रिस तेरो? त्यही दा, तँलाई त म बाँकी छोड्दिनँ बुझिस्, रुमाल धोएर यसलाई त क्लबबाट निकालिदिनै पर्छ रुमाल धोएर। होइन पख गर्ने हेर तिलक, यदि तँलाई क्लबमा बस्नु मन छ भने भोलि नै क्लब र गाउँसँग तैँले माफी माग्नुपर्छ, र अबदेखि यस्तो कहिले गर्दिनँ भनेर कबुल गर्नुपर्छ। अनि मलाई नि नयाँ बिरुवा ल्याएर दिनुपर्छ तैँले रुमाल धोएर, मान्ने हो कि होइन? हेर भाग्ने चाहिँ खोज्ने होइन नि, ए मान्दैन यसले, यसले बारु पुलिसको पनि लाग्नु पऱ्यो बुझिस रुमाल धोएर। होइन होइन होइन, मान्छु मान्छु म मान्छु मान्छु। ओ बल्ल ठिक भयो यो, ल जाउँ अब यहाँबाट, लोइन अब जाउँ लोइन, तपाईँ तँ पनि लोइन। ल तपाईँहरूलाई त मान्नै पर्छ, हामीले केही गर्नुभन्दा अगाडि नै तपाईँहरूले रुख काट्नेलाई समात्न सफल हुनुभयो। के भयो र अध्यक्षज्यू, यो त हाम्रो पनि जिम्मेवारी हो नि। अनि हामी पनि आज पार्किन त सकेनौँ नि के अध्यक्षज्यू, आज केही दिन पार्केको भए त यी यो तिलकले मेरो माने मित्रको पनि रुख काटेर लान्थ्यौ रुमाल धोएर, त्यसैले मैले भनेको यो तिलकलाई कडाभन्दा कडा सजाय दिनुपर्छ, यो त हाम्रो युवा क्लबमा पस्न लायकको पनि छैन है, मैले त भनिदिएको छु रुमाल धोएर। अब यसरी आवेगमा आएर त निर्णय नलिउँ न, हो तिलकबाट गल्ती भएको छ, तर पहिलो पटक हो, त्यसैले मेरो विचारमा चाहिँ तिलकलाई अहिलेको लागि माफ गर्नुपर्छ होला। तपाईँहरू यति राम्रो युवा क्लबका सदस्यहरू हुनुहुन्छ, एकपटक चाहिँ उहाँ बहकिनु भयो, अब अर्कोपल्ट चाहिँ उहाँले यस्तो नगर्नु होला, एकपल्टलाई उहाँलाई माफ गरिदिउँ। हुन त अध्यक्षजीको कुरा ठिक हो, त्यही त प्लिज मलाई माफ गरिदिनुहोस् न, त्यही त म अबदेखि कहिले यस्तो गर्दिनँ के, मैले यस्तो गर्नै नहुने, मैले रिस र बदलाको भावनामा आएर यस्तो गर्नु पुगेँ, प्लिज माफ गरिदिनु न है, अबदेखि म यस्तो कहिल्यै गर्दिनँ के, गल्ती भयो नि त प्लिज। ल ल हामीले तँलाई यो पटकको लागि चाहिँ माफ गरिदिन्छौँ। तर फेरि यस्तो गारिस भने नि तँलाई त नि माफ बाँकी राखिदिनु नि फेरि रुममालद्वारा, बुझेको छ नि तैँले? अँ बुझेँ बुझेँ, म तिमीले जे भन्यो त्यही गर्छु के, अब सबसँग गएर माफी पनि माग्छु, बरु तिमीहरूले जति भन्यो त्यति रुख पनि रोप्छु। ल ठिक छ, तर अर्कोचोटि चाहिँ यस्तो गरेको थाहा पायो भने चाहिँ हामी पक्कै पनि कारवाही गर्छौँ नि। र हामी तँलाई साथी भनेर पनि गान्दैनौ अनि क्लबबाट पनि निकालिदिन्छौ, बुझिस्? बुझे बुझे, अबदेखि म यस्तो गर्दिनँ। अब भने हामी जान्छौँ है त। अनि घने भाइ र बिर्खे भाइ, तपाईँहरूले मलाई धेरै प्रेरणा दिनुभयो र यसरी नै हामीलाई साथ र सहयोग चाहिँ चाहिरहेको छ है, र हामीलाई जवाबदेही हुन पनि दबाब दिनु होला नि, हामी यसरी नै मिलेर काम गरिराख्नुपर्छ है आगामी दिनहरूमा पनि। त्यो त भइहाल्छ नि, हामी यो कुरामा त सधैँ रेडी हुन्छौँ। अध्यक्षज्यू तपाईँ भन्नुहोस् न मात्रै, म घनमाधुर छु नि, घनमाधुर आइहाल्छु तुरुन्त। ल ल ल ल घने भाइ, किन रुन थाल्नु भएको फेरि? अब अध्यक्षज्यू मेरो मायालुको नाममा रोपेको रुख गायब भएको कुरो छ नि, मैले राम्ररी बिजनेस सकेको छैन कि, अनि त्यही भएर म तपाईँको भावना बुझ्छु म घने भाइ। तपाईँको मायालुको नामको एउटा रुख त काटिएको हो नि, आजै गएर तपाईँको मायालुको नाममा दुईवटा रुख रोपिदिनुहोस् न। आजै होइन अध्यक्षज्यू, रुममा गएर मैले त हिजै तिनवटा रुख रोपिसकेको छु नि, एउटा मेरो मायालुको नाममा, एउटा मेरो नाममा, अनि एउटा चाहिँ नभन्नु होला है अध्यक्षज्यू, लाज लाग्छ रुममा रुममा हेर्न पनि चिस्किन छोड्दैन भने। ल ल ल ल ठिक छ ठिक छ, अब तपाईँले गर्नुभएको काम त मैले देखिहालेँ, तपाईँहरूको युवा क्लबको बारेमा धेरै धेरै राम्रा कुराहरू पनि सुनेको छु है मैले, त्यसैले मसँग तपाईँहरूको लागि एउटा अर्को काम छ है। अब के भएको के तिलक, एकजनासँग बदला लिनको लागि भनेर त्यसरी रुखले फडानी गर्ने हो? त्यही त, फेरि रुख जसले रोपेको भए पनि रुखबाट हुने फाइदा भनेको त सिङ्गै गाउँलाई नै हो नि, चाहे त्यो एउटा रुखले दिने फाइदा होस् चाहे धेरै रुखले, हो कि न भन्नुहोस् त साथी? हो नि, तर एउटा कुरा भने मलाई अचम्म लाग्यो कि, सधैँ के उपद्रव गर्ने घने अहिले त कति समझदार र आत्म जागरुक भएको के, रुख फडानी हुनु भनेको नराम्रो हो, हामीले जसरी पनि रोक्नु पर्छ, फडानी हुनु दिनु हुँदैन भन्ने कुरा राम्ररी बुझेर फडानी रोक्नको लागि स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका गाउँको उम्मेद्वारले भनेर सहयोग मागेको है। हो नि, अनि अर्को कुरा तिलकले पनि एकजनासँग बदला लिनको लागि मैले तस्करहरूसँग मिलेर रुख फडानी गर्नु नराम्रो हो, मैले यस्तो गर्नु हुँदैन थियो भन्ने बुझ्यो, आफूले गरेको गल्ती रियलाइज अथवा महसुस पनि गरे, अब आइन्दा सिङ्गो गाउँलाई नै नराम्रो हुने काम गर्दिन पनि भनेर माफी पनि त माग्यो नि। हो नि मनोज, अझ त्यति मात्रै नभएर मलाई राम्रो लागेको अर्को कुरा त के भने नि, स्थानीय तहको निर्वाचनबाट निर्वाचित डाँडा खर्कको प्रतिनिधिले कस्तो मजाले अब मैले गाउँको लागि काम गर्दा म एक्लै होइन कि तपाईँहरू सबैजनासँग मिलेर गर्ने हो, त्यसैले मलाई गाउँठाउँको विकासको जुनसुकै काम गर्नको लागि तपाईँ जस्ता युवाको साथ चाहिन्छ भन्नुभएको है। त्यही त सविता, अनि घने बिर्खेले पनि हाम्रो तर्फबाट हामीले गर्न सक्ने सबै सहयोग गर्छौँ भनेर प्रतिबद्धता गरेका थिए, तर यो कुरा डाँडा खर्कका घने बिर्खेले मात्र होइन, जति पनि हामी युवा तथा किशोर किशोरी छौँ नि सबैले आफ्नो ठाउँबाट निर्वाचित सदस्यलाई सहयोग त गर्न सक्छौँ नि, होइन र सविता? हो नि मनोज, अब फेरि हेर न, स्थानीय तहमा काम गर्नको लागि निर्वाचित भएर आउनु भएको सदस्यले पनि गाउँठाउँको लागि या भनौ आफ्नो क्षेत्रभित्र गर्नुपर्ने कामहरू अनि जितेपछि यो गर्छु त्यो गर्छु भनेर पहिले नै बनाएका योजनाहरू पुरा गर्नको लागि एक्लैले मात्रै गर्न त सक्नुहुन्न नि, सहयोग र साथ त उहाँहरूलाई पनि चाहिन्छ नि, हो किन भन त? पक्कै पनि हो नि सविता, र अर्को कुरा के पनि हो भने नि साथी, अबको नेतृत्व भनेको गाउँ विकासको लागि हो, त्यसको लागि गाउँ ठाउँमा के कस्ता पूर्वाधारहरू चाहिएको छ, कसरी कसरी ती पूर्वाधारहरू बनाउन सकिन्छ भन्ने कुरा तपाईँ हामी भन्नाले नि साथी, तपाईँ जहाँ हुनुहुन्छ हो त्यो ठाउँको बारेमा तपाईँलाई थाहा हुन्छ, त्यसैले तपाईँको सहयोगको आवश्यकता त पर्छ नै, हो कि होइन भन्नुहोस् त साथी? हो नि, र त्यो सँगसँगै साथी, सबैभन्दा पहिले हामीले हाम्रो गाउँठाउँमा के कस्तो समस्या छन् भनेर बुझ्नु चाहिँ एकदमै आवश्यक हुन्छ है। हो, तिमीले एकदमै सही समयमा सही कुरा उठायौ है सविता। हामीलाई नै हाम्रो गाउँठाउँको समस्या थाहा भएन भने कसरी सहयोग गर्न सकिन्छ र? त्यसैले सबैभन्दा पहिला त समस्या के छन्, पहिलो प्राथमिकता कुन कुरालाई या भनौ कुन समस्यालाई दिने भन्ने कुरा त हामी आफैले नै ख्याल गर्नुपर्छ नि। पक्कै पनि हो नि मनोज, त्यसैले नि साथी, सबैभन्दा पहिले आफ्नो गाउँठाउँको समस्यालाई लिस्ट आउट गर्नु अनि ती समस्या समाधान कसरी गर्ने, कसले के गर्न सक्छ भन्ने बारेमा छलफल गर्नु होला नि भन्छु है म त। ल सविता, तिमी नै भन त, के कस्ता समस्या चाहिँ सबैको साझा समस्या हुन् भनेर कसरी पत्ता लगाउन सकिन्छ भनेर? हेर मनोज, अब समस्या भनेको गाउँ पिच्छे, ठाउँ पिच्छे, व्यक्ति पिच्छे फरक हुन्छन्। त्यसैले अब कहाँ कस्तो समस्या छ भनेर मैले या त तिमीले भन्न अहिले नै सक्दैनौ। त्यसैले मनोज, साथीले नै उहाँको गाउँठाउँमा के कस्तो समस्या छ भनेर सोध्ने हो कि? ए ल, त्यसो भए यस हप्ताको भिओआई प्रश्न मार्फत साथीलाई यही कुरा नै सोधौ न त, हुँदैन? भइहाल्छ नि मनोज, बरु म नै सोध्छु है त साथीलाई यो हप्ताको भिओआई प्रश्न। र साथी, यो हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँले आफ्नो गाउँठाउँमा देखेका र भोगेका विकास निर्माणसँग सम्बन्धित समस्याहरू के छन्? साथी, प्रश्न फेरि एकचोटि भन्छु है त, तपाईँले आफ्नो गाउँठाउँमा देखेका भोगेका विकास निर्माणसँग सम्बन्धित समस्या के छन्? आफ्नो विचार हामीलाई पठाउनुको लागि मोबाइलको मेसेज बक्समा गएर VOY लेखेर आफ्नो नाम ठेगाना सँगसँगै आफ्नो विचार सरल लेखेर पठाउनुहोस् पैसा नै नलाग्ने टोल फ्री नम्बर 3440 रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्ना सल्लाह, सुझाव, प्रतिक्रिया वा भनौँ अन्य कुनै समस्याहरू बाँड्न चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छाडी आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ पैसा नै नलाग्ने हाम्रो टोल फ्री नम्बर 4400। सविता, हामीले समस्याको पहिचान गर्न सक्यौँ र त्यसको प्रायोरिटी प्राथमिकता छुट्याउन सक्यौँ भने अनि बल्ल आजको कथाको गर्ने र बिर्खेले जस्तै नवनिर्वाचित व्यक्तिसँग मिलेर काम गर्न सक्छौँ नि, होइन र? हो नि मनोज, र त्यो सँगसँगै नै साथी, ओडापालिका, गाउँपालिका, नगरपालिका यी तिनैवटा निकायले गर्ने कामहरू के हुन् भन्ने बारेमा पनि हामीले थाहा पाइराख्नु चाहिँ पर्छ जस्तो लाग्छ है मलाई। हो नि, किनकि नि साथी, काम गर्ने निकाय, काम गर्ने क्षेत्र, काम गर्ने व्यक्ति फरक फरक हुन सक्छन्, त्यसैले हामीले कसले के काम गर्न सक्छ र के गर्न पाउँछ भन्ने कुरा हामीले बुझ्न जरुरी छ, अनि मात्रै सँगै मिलेर जान काम गर्न सकिन्छ नि, होइन र साथी? र अर्को कुरा नि साथी, निर्वाचित सदस्यले मैले निर्वाचन जिते अब सबै कुरा मेरो हातमा छ भनेर एकाधिकार जमाउनु भन्दा पनि युवा तथा किशोर किशोरलाई सँगसँगै आफ्नो यो 5 वर्ष यात्रामा सहभागी चाहिँ गराउनु पर्छ होला है। त्यो त पक्कै पनि पर्छ नि सविता। अब हेर न, अस्ति नै हामीले कार्यक्रमको 829 भागमा पनि साथीहरूको अपेक्षाको बारेमा कुरा गरेका थियौँ नि। हो, ती अपेक्षा पुरा गर्नको लागि पनि पहिलो चरणको निर्वाचनमा निर्वाचित सदस्य र अब दोस्रो चरणको निर्वाचनमा निर्वाचित हुने सदस्यले पनि युवा तथा किशोर किशोरीलाई साथमा लिएर काम गर्नुपर्छ नि, होइन र? पक्कै पनि हो नि त्यही त। अनि नि मनोज, मैले सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित मेयर देव कुमार सुवेदीलाई युवालाई सँगसँगै लिएर कसरी जानुहुन्छ, युवाको अपेक्षा पुरा गर्नको लागि तपाईँले के कस्ता योजना बनाउनु भएको छ र तपाईँलाई युवाको सहयोग चाहिन्छ कि चाहिँदैन र किन भनेर सोधेको थिए, बरु त्यही नै सुन्ने हो कि? सुन्ने नि सविता, यस्तो राम्रो कुरा नसुन्ने भन्ने त कुरै आउँदैन नि। ल साथी, तपाईँ पनि सुन्नुहोस् है त, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देव कुमार सुवेदीको यो कुरा। होइन, अब युवाको सहयोग त म स्वयं आफै युवा पनि हुँ र युवाको सहयोग बिना समाज रूपान्तरणमा चाहिँ गाह्रो पनि पर्छ, किनभने भोलिको भविष्य जसका लागि हामी काम गर्दैछौँ, हाम्रो अग्रज पुस्ताले त एउटा समय गुजारिसकेको छ र त्यो एउटा अभ्यस्त पनि भइसकेको छ। समाज रूपान्तरण र समाजमा सकारात्मक परिवर्तन गर्नका लागि युवा पुस्ताको सकारात्मक सोच र चाहिँ विकास र चाहिँ प्रगतिमा उहाँहरूको हिस्सेदारी चाहिँ जरुरी भएको कारणले गर्दा युवाको चाहिँ सरोकार चाहिँ रहन्छ। होइन, अब युवाहरूको सहभागिता त स्वाभाविक रूपमा विभिन्न कार्यक्रमबाट पर्छ नै। हामी भर्खरै निर्वाचित भएर आएका छौँ र अहिले नयाँ बजेटमा हामी युवासँग साझेदारी गर्ने कार्यक्रमहरू, चाहे ती रोजगारीका कुरा हुन् या सरसफाइका कुरा हुन् या सामाजिक जीवनका अन्य सकारात्मक गतिविधिका कुरा हुन् र विकासमा पनि युवालाई साझेदारीसँगै लैजाने कार्यक्रम चाहिँ हामीले अगाडि बढाएर जानेछौँ। अब खास गरी मैले युवालाई जोड्ने क्रममा 2-3 कुराहरू राखेको थिएँ। युवासँग सरोकार राख्ने, मैले चाहिँ युवा माटो चिन्न सक्ने र प्रविधि किन्न सक्ने भन्ने युवाको चाहिँ तयार गर्नपर्छ वीरेन्द्रनगर नगरपालिकामा भन्ने छ। त्यसमा चाहिँ खास गरी आफ्नो ठाउँलाई, आफ्नो गाउँलाई, आफ्नो सहरलाई अथवा आफ्नो परिवारलाई माया गर्ने जुन परिपाटी चाहिँ छ र अहिले खास गरी पढेको मान्छे पनि विदेशी नै, नपढेको मान्छे पनि विदेशी नै अवस्था छ। पढेर पनि आफ्नै गाउँमा पेसा व्यवसाय र चाहिँ विकासका लागि चाहिँ सहभागी बन्नपर्छ भन्ने हिसाबमा चाहिँ कार्यक्रम चाहिँ निर्वाचन अगाडि मैले राखेको थिएँ। तर त्यो कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति हामी सिंह निर्वाचित वीरेन्द्रनगर नगरपालिकाको टिम विकास निर्माण सहित अन्य कुरामा चाहिँ युवाहरूको सहभागिता सहित उहाँहरूको सल्लाह सुझावका आधारबाट कार्यक्रमहरू तय गरेर अगाडि बढ्नेछौँ। हामी वास्तवमा चाहिँ म देशभरका सबै युवा साथीहरूलाई र वीरेन्द्रनगरवासी सबै आमा दाजुभाइ दिदीहरू के अनुरोध गर्न चाहन्छु भने अब समाज रूपान्तरण गर्ने, समाजलाई एउटा सकारात्मक पद्धतिमा लैजाने र नेपालको समृद्धिका लागि अथवा आफ्नो देशको विकासका लागि हामी युवा साथीहरू एकताबद्ध भएर एउटा सकारात्मक चिन्तनका साथ र आफ्नो देशलाई माया गर्ने, आफ्नो घर परिवार र समाजलाई माया गर्ने सोचका साथ एउटा उद्यमशील र मानसिक रूपले र शैक्षिक रूपले योग्य युवा निर्माण गर्ने अभियानमा हामी सबै लाग्नका लागि र युवाहरू त्यो चिन्ता, त्यो सोच र त्यो सोचलाई प्राप्ति गर्ने कर्मतर्फ चाहिँ लाग्नका लागि आह्वान गर्न चाहन्छु। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। ओहो सविता, कस्तो उत्साह र ओजपूर्ण है देवकुमार जीको कुरा। साँच्ची नै उहाँले अहिले भनेको जस्तै योजनाबद्ध तरिकाले युवा तथा किशोर किशोरीलाई सँगै लिएर काम गर्नुभयो भने त सुर्खेतको विकासले गति लिन्छ होला है। पक्कै पनि उनी मनोज, त्यो त आफ्नो योजनाको बारेमा हामीसँग यति मजाले कुरा सेयर गर्नु भएकोमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देवकुमार सुवेदीजीलाई धेरै धेरै धन्यवाद। सविता, कुनै ठाउँमा निर्वाचन भइसक्यो, निर्वाचित सदस्यले काम गर्न पनि थालिसक्नु भयो, कुनै ठाउँमा निर्वाचन हुने क्रममा छ, निर्वाचित सदस्यले गर्नुपर्ने कामको बाँडफाँड पनि भइसकेको छ र बजेट पनि छुट्याइसकेको छ। अनि यसरी सबै कुरा भइसकेको अवस्थामा अबका दिनमा युवा तथा किशोर किशोरीले निर्वाचित सदस्यलाई सहयोग गर्ने कुरा त छँदैछ, त्यो बाहेक अरू के गर्नुपर्छ होला भन त? गर्नुपर्ने त धेरै छ जस्तो लाग्छ है मनोज मलाई त। के कस्तो कुराहरू सविता? अब के भने नि मनोज, हामी युवा तथा किशोर किशोरीले सरकारवाला निकायले झकझक्याउने, सकारात्मक रूपमा दबाब दिने र सकारात्मक कामको लागि सहयोग गर्ने काम गर्न सक्छौँ। त्यसैले हामीले गर्नुपर्ने धेरै कुरा छ जस्तो छ कि, जस्तो कि वडापालिका, गाउँपालिका, नगरपालिकाका कार्यालयहरूमा नागरिक बडापत्र राखेको छ कि छैन, सूचना माग्न आउनेलाई दिन मिल्ने जति सूचनाहरू दिएको छ कि छैन भन्ने कुराको बारेमा निगरानी पनि राख्न सक्छौ नि। मैले तिमीले भनेको कुरा बुझे है सविता। अब युवा तथा किशोर किशोरीको काम भनेको आफूले चुनेर पठाएको प्रतिनिधिलाई राम्ररी काम गर्नको लागि सहयोग गर्ने, सँगसँगै साँच्चै नै राम्ररी काम गरेका छन् कि छैनन् भनेर निगरानी राख्ने पनि हो नि मनोज। अबको नेतृत्वले गर्नुपर्ने काम धेरै भएका कारण युवा तथा किशोर किशोरले निगरानी राख्नुपर्ने कामहरू धेरै नै छन्। अघि भने जस्तो बडापत्र र सूचनाको कुरा त भइहाल्यो, त्यो बाहेक आम नागरिकको अपेक्षालाई निर्वाचित सदस्यले कसरी हेरेको छ र कसरी काम गरेको छ भन्ने पनि त हो नि, हो कि न भन त? अनि अर्को चाहिँ निर्वाचनको बेलामा मतदाताको लागि यो गरिदिन्छु भनेर गरेका प्रतिबद्धतालाई लिएर उनीहरूको विचार या भनौ कार्य योजनाहरू के छन् भन्ने बारेमा हामीले ख्याल चाहिँ गर्नुपर्छ नि, होइन र साथी? पक्कै पनि हो नि, र त्यो सँगसँगै नै साथी, ती कार्य योजना पुरा गर्ने क्रममा सूचनाको हुन सक्छ, बजेटको हुन सक्छ या त अन्य कुरा नै हो, यी कुराहरू कतिको पारदर्शी छन् भन्ने कुरामा युवा तथा किशोर किशोरी भन्नाले नै साथी हामी आफैले नै चनाखो भएर काम पनि गर्न सक्छौ नि, होइन र? हो नि, र त्यो किन पनि आवश्यक छ भन्ने नि साथी, हाम्रो गाउँपालिका, वडापालिका र नगरपालिकामा हुने कामहरू पारदर्शी भएन भने त्यसले दिने नतिजा पनि राम्रो हुँदैन र त्यसले ल्याउने प्रभाव सकारात्मक भन्दा पनि नकारात्मक धेरै हुन सक्छ, त्यसैले पनि यस्तो कुरामा चाहिँ एकदमै सजग हुनु चाहिँ आवश्यक छ है साथी। अनि अर्को कुरा भनेको नि साथी, यी सबै कुराहरू पुरा गर्नको लागि दैनिक रूपमा गरिने कामहरू कसरी भएको छ भन्ने कुराले निर्धारण गर्छ, त्यसैले कार्यालयमा आएर कर्मचारीले कसरी काम गरेका छन्, नियमित कामहरू राम्रोसँग व्यवस्थित तरिकाले भएको छ कि छैन, छ भने अझ कसरी राम्रो गराउने र यदि भएको छैन भने त्यसले कसरी नियमित कार्य सञ्चालन गर्न सकिन्छ भनेर सल्लाह सुझाव दिने पनि गर्न सकिन्छ नि, होइन त मनोज? पक्कै पनि हो नि सविता। अब हेर न, हामीले त साथीले निगरानीको काम यसरी यसरी गर्न सक्नुहुन्छ भन्ने कुरा गर्यौँ, तर साँच्चै नै साथीले चाहिँ कसरी गर्नुहुन्छ भनेर साथीलाई नै सोधौ न बरु, हुँदैन? भइहाल्छ नि मनोज, त्यसको लागि यस्तै यस्तै विषयमा यो हप्ताको एसएमएस पोल प्रश्न नै सोधौ न, अनि बुझौला नि साथीको विचार। ल ल ल सविता, तिमी नै सोध न त साथीलाई प्रश्न। साथी, यो हप्ताको एसएमएस पोल प्रश्न रहेको छ, तपाईँको गाउँठाउँका नवनिर्वाचित उम्मेद्वारले राम्ररी काम गरेका छन् कि छैनन् भनेर कसरी निगरानी राख्नुहुन्छ? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए समय समयमा कार्यालय गएर, अप्सन बी उनीहरूको कामको अनुगमन गरेर, अप्सन सी कार्यालयमा कामको लागि आउने मान्छेलाई काम कस्तो छ भन्ने सोधेर, र अप्सन डी निर्वाचित सदस्यसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर। साथी, प्रश्न फेरि एकचोटि भन्छु है त, तपाईँको गाउँठाउँका नवनिर्वाचित उम्मेद्वारले राम्ररी काम गरेका छन् कि छैनन् भनेर कसरी निगरानी राख्नुहुन्छ? साथी, अप्सनहरू पनि फेरि एकचोटि भन्छु है त, अप्सन ए समय समयमा कार्यालय गएर, अप्सन बी उनीहरूको कामको अनुगमन गरेर, अप्सन सी कार्यालयमा कामका लागि आउने मान्छेलाई काम कस्तो छ भन्ने सोधेर, र अप्सन डी निर्वाचित सदस्यसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर। आफ्नो मत व्यक्त गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गर्नुहोस्, अनि एउटा खाली ठाउँ छोडेर अप्सन ए बी सी वा डी मध्ये कुनै एउटा लेखेर पठाउन सक्नुहुन्छ 370 70 मा। यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio गई लाइक गरी हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। आफ्नो स्थानीय तहमा तपाईँले देखे भोगेको मुख्य समस्या के हो र त्यो समस्या समाधान गर्न तपाईँका जनप्रतिनिधिले तत्काल के गर्नु पर्ला? तपाईँ आफूसँग भएका कुनै पनि प्रश्न आफ्ना जनप्रतिनिधिलाई सोध्न सक्नुहुन्छ। तपाईँको प्रश्नको जवाब सम्बन्धित जनप्रतिनिधिले रेडियो कार्यक्रम साथीसँग मनका कुरा तथा साझा बोली मार्फत दिनुहुनेछ। प्रश्न सोध्नलाई 9801122415 मा मिस्ड कल गर्नुहोस्। एकछिन पछि तपाईँलाई यतिबाट फोन आउँछ, त्यो फोन उठाई त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नो विचार वा प्रश्न रेकर्ड गराउनुहोस्। साथै एसएमएस नम्बर 37171 मार्फत पनि प्रश्न सोध्न वा विचार राख्न सकिन्छ। एसएमएस गर्दा मोबाइलको म्यासेज बक्समा गएर सीएस टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो नाम, ठेगाना, लिङ्ग र उमेर सँगै आफ्नो प्रश्न वा विचार लेखी 37171 पठाउनुहोस्। यहाँ भनिएका फोन वा एसएमएस नम्बरहरू निशुल्क हुन्। फोन वा एसएमएस गर्दा तपाईँको पैसा काटिँदैन। प्रश्न सोधौं, जवाफ दिइता खोजौं। लै त साथी, नवनिर्वाचित सदस्य र अब निर्वाचन हुँदै गरेका गाउँठाउँका उम्मेद्वारलाई तपाईँ हाम्रो सहयोगको एकदमै खाँचो छ। सकारात्मक कामका लागि उनीहरूलाई सहयोग गरौँ। हाम्रा अपेक्षा र चुनिएका प्रतिनिधिले गरेका प्रतिबद्धता पुरा गर्न सकारात्मक दबाब दिउँ। अनि साथी, उनीहरूले गरेका काम कतिको प्रभावकारी भएका छन् या त छैनन् भन्ने कुराको निगरानी गरौँ र आफ्नो गाउँठाउँको विकासमा हातमा हात काँधमा काँध मिलाएर अघि बढौँ। पक्कै पनि, आपसी समझदारी, सहमति र एकताले नै हामी सबैको फाइदा हुन्छ। त्यसैले एकले अर्कासँग सहयोग माग्ने र सहयोग दिने र कसरी राम्रो गर्न सकिन्छ भन्ने बारेमा सरसल्लाह गरौँ नै भन्छु है। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउनको लागि हाम्रो टोल फ्री नम्बर रहेको छ 1660100456 एनटिसी प्रयोग गर्ने साथीका लागि, र 9805072000 एनसेल प्रयोग गर्ने साथीका लागि। समस्या तपाईको, सुझाव हाम्रो। अब पालो चिट्ठी, इमेल र एसएमएस को। साथीलाई साथीको सल्लाह। साथी सधैँझै साथीलाई साथीको सल्लाह लिएर हामी आइसकेका छौँ है। म तपाईँकै स्मार्ट अनि स्टाइलिस साथी अङ्किता, र म तपाईँकै रमाइली, चञ्चले अनि चटपटे साथी मीरा। र साथी, म अलिकति पनि ढिला नगरी आजको समस्या पढेर सुन्नाइहाल्छु है त। र हाम्रो साथीको समस्या यस्तो छ। साथी, म 15 वर्षको भएँ, म कक्षा 10 पढ्छु। मेरो बोयफ्रेन्डले मलाई सेक्स गरौँ भन्छ कि मैले सेक्स गर्दा हुन्छ, प्लिज मेरो समस्या समाधान गरिदिनुहोस् भन्नुभएको छ। साथी, हामीलाई यति धेरै विश्वास गरेर आफ्नो समस्या बाँड्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँको समस्यामा कुरा गर्नु पर्दा नि साथी, मलाई त लाग्छ सबैभन्दा पहिला तपाईँले राम्ररी सोच विचार गर्नुपर्छ होला कि मेरो बोयफ्रेन्डले सेक्स गरौँ भन्छ, तर के म साँच्चै सेक्सको लागि रेडी छु या छैन भनेर। हो नि साथी, तपाईँको बोयफ्रेन्डले सेक्सको लागि प्रस्ताव राख्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ हो त्यो कुराबाट पनि थाहा पाउन सकिन्छ जस्तो लाग्छ है। अँ र साथी, यदि तपाईँ राम्रो महसुस गर्नुहुन्न र बोयफ्रेन्डले दबाब दिएको महसुस गर्नुहुन्छ भने उहाँलाई प्रभावकारी रूपमा म रेडी छैन भनेर भन्न सक्नुहुन्छ जस्तो लाग्छ है। पक्कै पनि। तर साथी, तर ऊ त मेरो बोयफ्रेन्ड हो, म कसरी उसलाई नाइ भन्न सक्छु या मैले नाइ भन्दा ऊ रिसाउन सक्छ भनेर। तर साथी, कसैले माया गर्नुको अर्थ उसको हरेक कुरा मान्नुपर्छ भन्ने त छैन नि। पक्कै पनि। र तपाईँले आफ्नो बोयफ्रेन्डलाई मनको कुरा प्रष्टसँग भन्नुभयो भने धेरै राम्रो हुनेछ जस्तो लाग्छ है। मलाई त लाग्छ कुनै पनि कुरा गर्नु अघि दुई तिन पटक राम्ररी सोच विचार चाहिँ अवश्य गर्नुपर्छ है। हो कि होइन भन्नुहोस् त साथी? एकदमै ठिक कुरा गर्यो है मिरा तिमीले। किनभने नि साथी, यो किशोर अवस्था भनेको त एकदमै उत्सुकता हुने अवस्था हो, मनमा यौनका भावहरू आउने, यी कुराहरू त एकदमै प्राकृतिक र सामान्य हुन् र यो अवस्था हामीले पनि फेस गरेका छौँ। तर यसमा विचार गर्नुपर्ने कुरा चाहिँ के हो भने नि साथी, आफूमा आउने यौन भावलाई नियन्त्रण चाहिँ पक्कै पनि गर्नुपर्ने हुन्छ है। भन्नुको मतलब नि साथी, अब मनमा सेक्सको भावना आउँला रे, तर मैले अहिले नै सेक्स गर्नु राम्रो हो कि होइन भनेर एकैछिन मात्र विचार गर्ने हो भने त्यहाँ हामीले आफ्नो जिज्ञासाको उत्तर चाहिँ अवश्य पाउँछौँ जस्तो लाग्छ है। अँ, र तपाईँको उमेर भर्खरै 15 वर्ष भएको छ भन्नुभएको छ र यो बेलामा त तपाईँको शारीरिक र मानसिक विकास त राम्ररी भइसकेको पनि त हुँदैन नि। त्यही भएर साथी, आफू परिपक्व भइसकेपछि मात्र सेक्सको बारेमा सोच्नु वा गर्नु ठिक हुन्छ जस्तो लाग्छ है मलाई त। हो नि अङ्किता, मेरो विचारमा साथीले राम्रोसँग सोच विचार गर्नुपर्छ होला कि मैले मेरो बोयफ्रेन्डको कुरा माने भने के होला या नमाने के होला, भोलि के कस्तो समस्या वा अवस्था आइपर्ला अनि त्यसको जिम्मेवारी लिने भने चाहिँ कसले भनेर। सही कुरा गर्यो है अङ्किता, तपाईँको बोयफ्रेन्डले म तिमीलाई साथ र सपोर्ट गर्छु भन्नुभयो भने पनि एकपटक साथी राम्ररी सोच विचार चाहिँ अवश्य गर्नुपर्छ होला है साथी। र आफूले माया गरेको मान्छेलाई सम्झाइ बुझाइ गर्नु त कर्तव्य पनि हो नि, होइन र साथी? पक्कै पनि हो नि मिरा। तर नि साथी, राम्ररी सम्झाइ बुझाइ गर्दा पनि यदि तपाईँको बोयफ्रेन्डले पटक्कै मान्नुहुन्न र एकदमै दबाब दिने गर्नुहुन्छ भने मेरो विचारमा त्यो सम्बन्धलाई त्यही रोकेर अगाडि बढ्न पनि एकदमै आवश्यक हुन्छ जस्तो लाग्छ है। अँ, किनभने त्यसले आउने दिनमा झनै समस्या पनि निम्त्याउन सक्छ नि। पक्कै पनि। त्यही भएर हामीलाई समस्या पठाउनु हुने साथी अनि कार्यक्रम सुन्दै गर्नुभएको साथी, यस्तो कुरामा चाहिँ हामीले एकदमै सोच विचार गरेर मात्रै निर्णय लिनुपर्छ जस्तो लाग्छ है। आफ्नो पढाइमा एकदमै ध्यान दिनुहोला र आफ्नो बोयफ्रेन्डसँगको सम्बन्ध पनि राम्ररी अगाडि बढाउनुहोला, किनकि प्रेम सम्बन्धको अर्थ शारीरिक आकर्षण मात्र होइन नि साथी, त्यहाँ त एकअर्का बीचको समझदारी हुनुपर्छ, एकअर्काको भावनाको कदर गर्ने पो हुनुपर्छ त, होइन र साथी? हो नि। र साथी, हामीले तपाईँको समस्यामा आफूलाई लागेको कुरा त सेयर गर्यौँ, तर अब के गर्ने भनेर कुराको निर्णय लिने भनेको त तपाईँले नै हो नि। त्यही भएर तपाईँ कसरी खुसी र सुरक्षित हुनुहुन्छ अनि आफ्नो प्रेम सम्बन्धलाई कसरी अगाडि बढाउँदा राम्रो हुन्छ भनेर राम्ररी सोच विचार गर्नुहोला र सही निर्णय मात्रै लिनुहोला नै भन्छौँ है। र कार्यक्रम सुन्दै गर्नुभएको साथी, आजको साथीलाई साथीको सल्लाह स्तम्भबाट म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा र म तपाईँकै स्मार्ट र स्टाइलिस साथी अङ्किता पनि बिदा हुन्छौँ। बाई बाई साथी। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। साथी, तपाईँसँगै बसेर मिठा मिठा कुरा गर्ने मन त थियो, तर हेर्नु न, यो समयले छिटो छिटो बिदा माग भन्दैछ, त्यसैले आजको लागि चाहिँ बिदा नै माग्छौँ है। साथी, अर्को हप्ता तपाईँसँग फेरि यसरी नै भला कुसारी गर्न आउने नै छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि कार्यक्रमको बीच बीचमा हामीलाई सम्पर्क गर्ने ठेगानाहरू दिइसकेका छौँ, होइन त मनोज? पक्कै पनि हो नि साथी, तिनै ठेगाना मार्फत हप्तैभरि हामीसँग सम्पर्कमा रहनुहोला भन्दै कार्यक्रमको 832 भागबाट सबै साथी मिरा, अङ्किता, रसिक सँगसँगै म तपाईँकै बिन्दास अनि झ्याप्पको बल पालेको साथी मनोज अनि म तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता पनि बिदा माग्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।